चुपिन्छ मन त्यो खोजो पाउँदैन ओ खाती धरती एउटै माटो फरक हो तिमीले मलाई मैले तिमीलाई उस्तै माया गरे नि खै किन हो माटो फरक हो तडपिन्छ मन त्यो खोजो पाउँदैन ओ खाती धरती एउटै माटो फरक हो तिमीले मलाई मैले तिमीलाई उस्तै माया गरे नि खै किन हो माटो फरक हो तिमीले मलाई मैले तिमीलाई उस्तै माया गरे नि खै किन हो माटो फरक हो टोनु थियो एक दिन रहेछ भागे अरकैलाई लेख दिन धरती एउटै माटो फरक भयो तिमीले मलाई मैले तिमीलाई उस्तै माया गरे नि खै किन हो माटो फरक भयो टोनु थियो एक दिन रहेछ भागे अरकैलाई लेख दिन धरती एउटै माटो फरक हो तिमीले मलाई मैले तिमीलाई उस्तै माया गरे नि खै किन हो माटो फरक हो तिमीले मलाई मैले तिमलाई उस्तै माया गरे नि खै किन हो माटो फरक के ना